قطب صاحب، پتہ نہیں قطب صاحب کی خدمت میں حاضری دینے کو میں اتنی اہمیت کیوں دے رہا تھا۔ میرا جی چاہ رہا تھا کہ رک جاؤں، خود کو کسی دھنکی میں ڈال دوں جہاں میری روح کا بند بند دھنکا جائے، میرے قلب کا کثیف لوگڑ رواں رواں ہو کر لطیف ہو جائے، میرے دل روح اور ذہن کی آلائشیں صاف ہو جائیں۔ ایک معمولی سے وقفے کے لیے ہی صحیح، کچھ دیر کے لیے، کچھ لمحات کے لیے، جتنی دیر میں حضرت کے سامنے کھڑا رہوں۔ یا اللہ، مجھے کچھ دیر کے لیے پاکیزگی عطا کر دے کہ حضرت کے روبرو کھڑا ہونے کے لائق ہو جاؤں۔ پتہ نہیں میری یہ کیفیت کیوں تھی، شاید اس لیے کہ شاہ بابا کی عقیدت کو دیکھ کر میں اتنا متاثر ہوا کہ اسلام آباد پہنچ کر میں نے حضرت بختیار کاکی کی سوانح کا بڑے اہتمام سے مطالعہ کیا تھا اور ان کے کردار اور عشق سے بے حد متاثر ہوا تھا۔ حضرت بختیار کاکی کی تمام تر زندگی عشق الہی کے محور کے ارد گرد گھومتی تھی۔ کاش کہ میں آپ کی سوانح کا مطالعہ نہ کرتا تو آپ کی خدمت میں حاضری کے خیال پر یوں تھر تھر نہ کانپتا۔ جب میں نے قطب صاحب کے بارے میں معلومات حاصل کی تھیں تو میں حیران رہ گیا تھا، اتنے بڑے، اتنے جمالی، پھر بھی میں انجان رہا۔ پنج لڑی۔ ہند کے صوفیہ کرام کی کئی ایک لڑیاں ہیں، سب سے زیادہ جانی پہچانی لڑی داتا کی ہے۔ اس لڑی میں پانچ موتی ہیں، قطب صاحب اس لڑی کے تیسرے موتی ہیں۔ اس حوالے سے ان کی حیثیت مرکزی ہو جاتی ہے، دو ادھر دو ادھر۔ سبحان اللہ، کیا حیثیت ہے! صوفیہ کرام کے درجات کو صرف حضور اکرم صلی اللہ علیہ وسلم جانتے ہیں، میں تو صرف اتنا جانتا ہوں کہ ان سب شعاؤں کا منبع حضور اکرم صلی اللہ علیہ وسلم کی ذات ہے، اور یہ پھلجھڑیاں رنگ رنگ میں جلتی ہیں، ایک کا رنگ دوسرے سے نہیں ملتا، منزل سب کی ایک ہے، رنگ جدا جدا ہیں۔ کوئی بارونق راستے سے سفر کرتے ہیں، کوئی لک و دک ویرانے سے۔ ان کا مقابلہ یا موازنہ کوئی جاننے والا کرے تو کرے، مجھ جیسا انجان تو صرف احترام میں سر جھکانا ہی جانتا ہے۔ اس لڑی میں پہلا موتی داتا ہے، دوسرا خواجہ غریب نواز، تیسرا قطب صاحب، چوتھا بابا فرید، اور پانچواں محبوب الہی۔ کتنی جانی پہچانی روشن تابندہ لڑی ہے! صدیاں بیت گئیں لیکن ان کی تابندگی میں فرق نہیں آیا۔ یہ وہ لوگ ہیں جنہوں نے زمان و مکان دونوں کو منسوخ کر کے رکھ دیا ہے۔ حضرت بختیار احمد کاکی رحمت اللہ علیہ کی مقبولیت کا یہ عالم تھا کہ جہاں سے گزرتے لوگ فرط محبت یا احترام سے خاک اٹھا کر آنکھوں سے لگا لیتے۔ پتہ نہیں یہ ان کے کردار کا عجز تھا یا ان کی اللہ واسطے کی محبت کی مٹھاس تھی کہ دلی کے لوگ مکھیوں کی طرح اس گڑ کی بھیلی پر منڈلاتے رہتے تھے۔ عام طور پر احترام ایک دیوار کی مصداق ہوتا ہے، جو احترام کرنے والے اور محترم کے درمیان کھڑی ہوتی ہے۔ جس کا احترام کرو اس سے کچھ کچھ ڈر آنے لگتا ہے، ایسا نہ ہو کہ ناگوار خاطر ہو، ایسا نہ ہو کہ بارے خاطر ہو۔ پتہ نہیں یہ صوفیہ کرام کیسے جادوگر ہیں کہ لوگ بیک وقت پیار بھی کرتے ہیں اور ساتھ احترام بھی کرتے ہیں۔ احترام پیار میں حائل نہیں ہوتا اور پیار احترام میں مخل نہیں ہوتا۔ دلی کے تمام لوگ قطب صاحب کی محبت میں گویا پاگل ہو رہے تھے، کیا عوام، کیا عمرا، کیا بادشاہ۔ البتہ دلی کے شیخ الاسلام کو شکایت تھی کہ سبھی قطب صاحب کے دیوانے ہیں، انہیں کوئی نہیں پوچھتا۔ ایک مرتبہ خواجہ غریب نواز دلی آئے تو شیخ الاسلام نے ان کی خدمت میں شکایت کی۔ اس پر آپ نے فرمایا، اچھا فکر نہ کرو، ہم قطب کو اپنے ساتھ اجمیر لے جائیں گے۔ جب آپ قطب کو لے کر اجمیر کو روانہ ہوئے تو یہ خبر جنگل کی آگ کی طرح ساری دلی میں پھیل گئی، لوگ دیوانہ وار اٹھ بھاگے۔ خواجہ غریب نواز کی خدمت میں پہنچ کر آہو بکا کرنے لگے، عالی جاہ، جو حضرت دلی سے چلے گئے تو ہمارا کیا ہوگا؟ شہر ویران ہو جائے گا، لوگ یتیم ہو جائیں گے، باقی کیا رہ جائے گا بجز ویرانی اور بربادی و محرومی کے؟ لوگ خواجہ غریب نواز کو قدم قدم پر روکتے، عالی جا یہ ظلم نہ کیجئے، ہم پر ترس کھائیے۔ جب شاہ التمش کو پتا چلا تو وہ بھی اٹھ دوڑا، خواجہ غریب نواز کی منتیں کرنے لگا۔ خواجہ غریب نواز کے لیے قدم اٹھانا مشکل ہو گیا۔ فرمایا، قطب تم واپس جاؤ، تمہارا یہی مقام قیام ہے، ہم نے دلی کو تمہاری پناہ میں دیا۔ یا اللہ، تیرا یہ بندہ کیا شے ہوگا جس کے جانے سے ایک پورا رستہ بستہ شہر ویران ہو جاتا ہے، جس کے لیے لوگ آہوزاری کرتے نہیں تھکتے ہیں۔ साहिबो, अवाम तो बड़े नुक्ताची होते हैं, शिकवा शिकायत उनका शेवा होता है। बेशक वो मोहब्बत करते हैं लेकिन उनके जज्बे में कयाम नहीं होता, वो गिरगिट की तरह रंग बदलता रहता है। पता नहीं कुतुब साहब में वो क्या जादू था कि वो हर खास आम के महबूब थे और महबूब रहे। सबसे बड़ा मौजजा। मैंने तो जिंदगी भर यही देखा है कि दुनिया को खुश करो तो अल्लाह की खुशनुदी हासिल करने की सूरत पैदा नहीं होती। अल्लाह की खुशनुदी की तरफ तवज्जो करो तो दुनिया नाराज हो जाती है। पता नहीं हजरत कुतुब साहब के पास क्या तिलिस्म आजम था कि इधर आवाम को अपना दीवाना बना रखा था, उधर अल्लाह से लौ लगा रखी थी। इस्तगराक का यह आलम था कि फर्जंद फौत हो गया मगर आपको खबर ही ना हुई। घर में फाके पर फाका आ रहा था, आपको पता ही ना था। एक रोज अपने आप में आए तो बीवी ने सूरत हाल बयान की। बोली, पहले पड़ोसन से कर्ज पर आटा मांग लिया करती थी, अब वो भी ताने देने लगी है। आपने फरमाया, अब उससे कर्ज न मांगना, जब रोटी की जरूरत पड़े तो बिस्मिल्लाह पढ़कर उस ताक में हाथ डालकर हस्बे जरूरत काक निकाल लेना। इसी वजह से आपका नाम हजरत कुतुबुद्दीन औशी की जगह काकी मशहूर हो गया। या अल्लाह, ये अलख नगरी कैसी दुनिया है और तेरे ये बंदे कैसे बंदे हैं। दुनिया ठोकर में धरी है लेकिन फाके आते हैं, पेशानी पर बल नहीं आते। कुतुब साहब की जिंदगी से मुताल्लिका कवायफ पढ़कर मैं तो हैरत से गुमसुम रह गया था। पता नहीं क्यों करामात मुझ पर असर नहीं रखते। मैं माफुकुल फितरत कारनामों पर मशहूर नहीं होता। मुझे ऐसा लगता है जैसे करामात दिखाना डुगडुगी बजाने के मुतरादिफ हो। मेरे नजदीक सबसे बड़ी करामत किरदार का मौजजा है। मेरे लिए सबसे अजीम मौजजा हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का किरदार था, एक मुसलसल मौजजा। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का तो वजूद ही मौजजा था। सूफिया कराम की करामत भी उनके किरदार की अजमत है। जनाब कुतुब साहब के किरदार की अजमत के रूबरू खड़े होकर मैं कांपता रहा, थर थर कांपता रहा। पता नहीं ये मोहब्बत की कपकपी थी या एहसास अजमत की। और फिर मैं जो एक कसीफ रूह हूं, औलीज आलूदा, जिसका रिसीवर कुंद है, गर्द आलूद है, जो अल्लाह के बंदों की अजमत का अहाता नहीं कर सकता, बेजान मुर्दा। एक बार कुतुब साहब की तवज्जो भटकी भी। वो यूं कि जवानी में ही जब आप बगदाद के नजदीक कस्बा औश में रहते थे, आप हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से लौ लगाए बैठे थे। मामूल था कि रोज 3000 मर्तबा दुरूद भेजते। फिर वालदा ने शादी कर दी, मनकुहा हसीनो जमील थी, तवज्जो उस पर मरकूज हो गई। वहीं औश में आपका एक मुरीद अहमद नामी रहता था, नेक आदमी था। एक रोज ख्वाब में देखा कि एक आलीशान महल है जिसके बाहर बहुत से लोग खड़े हैं और एक पस्त कद आदमी बार बार महल के अंदर जाता है और बाहर आता है। पूछा कि यह महल किसका है और ये अंदर बाहर जाने वाला कौन शख्स है। किसी ने बताया कि यह हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का महल है और यह पस्त कद आदमी साइलों के सवाल लेकर अंदर जाता है और जवाब लाता है। अहमद ने पस्त कद से कहा, जनाब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जियारत का मुतमन्नी हूं। पस्त कद अंदर गया, जवाब लाया, बोला, ए अहमद, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अभी तू जियारत का अहल नहीं, अलबत्ता गांव वापस जाए तो कुतुब से कहना हुजूर ने सलाम भेजा है। फरमाते हैं क्या वजह है कि वो तोहफा जो तू हमें रोज भेजा करता था 3 दिन से मौसूल नहीं हुआ। कुतुब साहब ने जब ये सुना तो नादिम हुए और मनकूहा को तलाक दे दी। थर थर कांप। एक रोज मैं और अशफाक अहमद टहलते टहलते लॉरेंस बाग पहुंचे। सुबह का वक्त था, समा बड़ा प्यारा था। एक बेंच पर बैठ गए। इतने में वहां एक जमादार आ निकला। अशफाक ने कहा, जमादार जी आप सड़क साफ करें, प्लॉट पर झाड़ू देने का फायदा। जमादार बोला, जनाब मेरा काम झाड़ू देना है, चाहे सड़क हो या प्लॉट हो या मकान। अशफाक अहमद बोला, कमेटी के हो? जमादार ने कहा, जी नहीं। अशफाक अहमद ने पूछा, तो फिर किसके हो? जमादार बोला, जनाब अपने मुर्शिद का हूं। हम दोनों चौंके। वो बोला, जनाब मैं जमादार नहीं हूं। हमने पूछा, फिर झाड़ू क्यों लगाते हो? कहने लगा, मुर्शिद का हुक्म है इसलिए। पहले हुक्म हुआ कि 6 साल झाड़ू लगाओ, 4 साल लगाया, फिर बदकिस्मती से एक भूल हो गई। अशफाक ने पूछा, कैसी भूल? वो बोला, बस जी, बंदा बशर है, भूल चूक हो जाती है। मैंने पूछा, फिर? वो बोला, फिर हुक्म हुआ कि फिर से 6 साल झाड़ू लगाओ, अब गलती हुई तो खारिज कर दिए जाओगे। अब जनाब ये हाल है कि डरता हूं, थर थर कांपता हूं कि फिर भूल ना हो जाए। दुआएं मांगता हूं कि बचाने वाले तू ही बचाएगा तो बचूंगा, मैं तो बंदा बशर हूं, तू ही लाज रखेगा तो रहेगी। इतनी ऊंची मंजिल। अशफाक अहमद बोला, बड़ी मुश्किल मंजिल है। वो आह भर कर बोला, क्या करें जी, हमारे बुजुर्ग मंजिल को इतना ऊंचा ले गए हैं कि मुझसा बंदा बशर देखकर तो थर थर कांपता है। सो बाबूजी, अपना काम झाड़ू लगाना है, झाड़ू लगाता हूं, डरता हूं, थर थर कांपता हूं। मेरा जी चाहता था कि उस जमादार के रूबरू बादब खड़ा हो जाऊं, उसे एक फौजी सलूट मारूं और कहूं, सुभान अल्लाह, मैं तेरे झाड़ू लगाने पर कुर्बान जाऊं। या अल्लाह, मुझे भी तौफीक अता करके मैं भी झाड़ू लगाऊं, थर थर कांपूं। मेरे एक करम फरमा भी गुज़िश्ता 2 साल से थर थर कांपने के आलम में है। उनके कांपने की नौइयत कुछ मुख्तलिफ है। वो कोयटा में रहते हैं, नाम निसार है, महशर का रूप धारे बैठे हैं। उनके साथी साबिर हैं, वहशी का स्वांग भरे हुए हैं। दोनों को सखर के जाने पहचाने मज्जूब बुजुर्ग जनाब काजी साहब से लगाव पैदा हो गया, मिलने मिलाने लगे, लगाव मोहब्बत में बदल गया। काजी साहब मेहरबान हुए और बवक्त रुख्सत अपनी गठड़ी महशर साहब के सर पर धर गए। बोझ सख्त भारी था, महशर सालकियत को हाथ से जाने देना ना चाहते थे। टांगे लड़खड़ाने लगी, लड़खड़ाते रहे, डरते हैं कि जो गिरा तो ढेर हो जाऊंगा, फिर अपनी सुदबुद्ध न रहेगी। अभी तक लड़खड़ा रहे हैं, लड़खड़ाते हैं, डरते हैं, थर थर कांपते हैं। ए कयाम बख्शने वाले, तू ही सहारा देगा तो कायम रह सकूंगा। सच है, हमारे बड़े इश्क की मंजिल को इस कदर ऊंचा ले गए हैं कि शायद वहां फरिश्तों के भी पर जल जाते। अशफाक हुसैन और मैं दोनों चुपचाप बसों के अड्डे से मजार मुबारक की तरफ चले जा रहे थे। मजार मुबारक अड्डे से दूर न था, लेकिन फासले फरलांगों में नापे नहीं जाते। जज्बात से नापे जाएं तो अशफाक हुसैन और मैं सालह साल चलते रहे, चलते रहे। मैं हजरत की सवाने का असर नौ नजारा करता रहा, उनके इश्क की अजमत को बंद बंद में महसूस करता रहा। दफतन अशफाक हुसैन रुक गया और मेरी तरफ मुस्कुराकर देखने लगा। जितने बड़े उतने करीब। हमारे सामने एक बहुत बड़ा दरवाजा था जिस पर जली हुरूफ में कुतुबुल अक्ताब लिखा हुआ था। अशफाक हुसैन उस जली तहरीर को देखकर और भी सहम गया, बोला, यार ये तो बहुत बड़ी दरगाह महसूस होती है। मैंने जवाब दिया, हां बहुत बड़ी। उसने पूछा, एक बात बताएगा? मैंने कहा, पूछ। वो बोला, मुझे ऐसा लगता है जैसे हर इमारत की एक रूह होती है, कुछ इमारतें प्यार से बुलाती हैं, आजा अंदर आजा, कुछ देर आराम कर ले, कुछ माथे पर त्योरी चढ़ा लेती हैं, अंदर ना आना, कुछ ऐसी हैं जो डराती हैं, धमकाती हैं, खबरदार इस तरफ का रुख ना करना। मैंने कहा, हां ऐसा ही है। उसने पूछा, तुम मानते हो? मैंने कहा, मानता हूं। दाता के दरबार में जाओ तो ऐसे लगता है जैसे दिल से बोझ उतर गया हो, वजन कम हो गया हो, एक लताफत सी चारों तरफ से घेर लेती है। अगर पीर मक्की साहब के मजार पर जाओ तो खौफ सतारी हो जाता है, दम रुक जाता है, दिल पर बोझ पड़ जाता है ना? मैंने कहा, हां जमाल और जलाल में यही फर्क है। ये बताओ कि यहां क्या होता है? वो बोला, यहां? और फिर उस लंबी गली को देखने लगा जो दरवाजे से दूर तक चली गई थी। देख लो, वो बोला, कितनी रोशनी है, कितनी लताफत है, कितनी वुसत महसूस होती है। मैंने जवाब दिया, हां इतने बड़े हैं पर इतने करीब महसूस होते हैं। अशफाक हुसैन ने कहा, ये कैसे? मैं तो ये जानता हूं कि जितने बड़े उतने दूर। मैंने कहा, वो दुनिया वाले होते हैं, ये अल्लाह वाले जितने बड़े उतने करीब। हम उस लंबी राहदारी में दाखिल हो गए। मैंने कहा, इतनी लंबी गली है? अशफाक हुसैन ने कहा, गली नहीं राहदारी है। ये मजार का हिस्सा मालूम होती है, ये इर्द गिर्द के घरौंदे बाद में बने होंगे। उस राहदारी में चार एक मंगते बैठे थे। वो मंगते अजीब किस्म के मंगते थे, मंगते नजर नहीं आते थे लेकिन थे मंगते, अपाहज नजर नहीं आते थे लेकिन लगता था जैसे हों। उन सब के इर्द गिर्द जैसे कसाफत के दायरे खींचे हुए थे। वो मंगते मजार मुबारक की फिजा से हम आहंग न थे, यूं जैसे फूलों की टहनी में कांटे लगे हों, जैसे मलमल में टाट के पैवंद हों। उस वक्त मैंने महसूस किया जैसे मैं औरा देख रहा हूं। औरा रूह की शुआएं होती हैं जो इंसान के जिस्म खुसूसन सर के गिर्द होवैदा होती हैं, जो आम इंसान को दिखाई नहीं देती बल्कि बरगजीदा लोग देख सकते हैं। उन मंगतों को देखकर मेरे दिल में कराहत सी पैदा हुई और मुझे वो शाम याद आ गई। उस शाम मैं इस्लामाबाद के एक बंगले के प्लॉट में चंद बड़े अफसरों के साथ बैठा हुआ था। वहां बैठने की मेरी कोई हैसियत न थी, इत्तेफाक से चला गया था। अहलकार बातें कर रहे थे, मैं खामोश था। इतने में एक नौजवान भिखारी आ गया। उसने लोगों को बाहर बैठे हुए देखा तो दस्ते सवाल दराज कर दिया। उस पर एक साहब बोले, मियां हट्टा कट्टा होकर मांगता है। दूसरे ने कहा, मेहनत मजदूरी क्यों नहीं करता। तीसरा बोला, तू इस लायक नहीं कि तुझे कुछ दिया जाए। इस पर साहिब खाना बोले, क्या हम सब इस लायक हैं कि हमें ये सब कुछ मिले जो हमें मिल रहा है। साहिब खाना का वो जुमला मैं कभी फरामोश नहीं कर सकता। जब भी मैं किसी को जांचने लगता हूं तो मेरे दिल में से वही आवाज उभरती है, क्या मैं इस शख्स से बेहतर हूं, खुद को बेहतर समझता हूं क्या। माफी चाहता हूं आलिजा कि आपके दर पर बैठे हुए लोगों से कराहत महसूस कर रहा हूं, तेरे दर के हवाले से नहीं देख रहा। मैंने कुतुब साहब से नदामत का इजहार किया। फिर मुझे हजरत की वो बात याद आ गई, शाह हिंद अल्तमश आपकी खिदमत में हाजिरी देने का इश्तियाक रखता था, जब भी इजाजत मांगता आप मना कर देते। एक बार शेखुल इस्लाम के बच्चों की हकतल्फी दूर कराने के लिए खुद अल्तमश के दरबार में जाने पर मजबूर हो गए। बादशाह उन्हें देखकर हक्का बक्का रह गया, हैरत और मुसरत से औसान खता हो गए। ताजीम के लिए बा अदब उठ खड़ा हुआ। उस वक्त दरबार में अवध का हाकिम रुकनुद्दीन हलवाई बैठा हुआ था। हलवाई की नशिस्त हजरत से ऊंची थी। अल्तमश को यह बात सख्त नागवार गुजरने लगी। हजरत समझ गए, बोले, आजरदा ना हो, जब हलवा और काक यानी रोटी इकट्ठे मौजूद हों तो हलवा काक के ऊपर होता है। हजरत खुद को किसी से बढ़तर नहीं समझते थे। एक मैं हूं कि इनके दर पर बैठे हुए लोगों को खुद से कमतर महसूस कर रहा हूं। इस ख्याल से मैं फिर से थर थर कांपने लगा, किस मुंह से हजरत के सामने जाऊंगा, क्या मैं इस लायक हूं कि आपकी खिदमत में शाह बाबा का पैगाम लेकर जाऊं। राहदारी एकदम दाएं जाने मुड़ी, दफतन खुशबू का एक झोंका आया, फिजा लताफत से भर गई। मेरे सामने गोया फूलों का एक तख्ता फैला हुआ था, सामने मजार मुकद्दस था। जमीन के उस छोटे से टुकड़े में गोया कायनात की वुसत थी, वुसत लताफत और सुकून ही सुकून, मुअत्तर सुकून के यूं ढेर लगे हुए थे जैसे गुलाबों के बाग में फरहत के ढेर लगे हुए हों। एक शगुफ्तगी थी, एक तमानियत थी, यूं लगता था जैसे यहां आकर सब कुछ पा लिया हो, कोई मुश्किल ना रही हो, कोई हसरत ना रही हो, आरजू ना रही हो। ऐसे मालूम होता था जैसे वो जमीन का टुकड़ा किसी और दुनिया का हो, वो फिजा किसी और ही रंग की हो। अगरचे वहां चंद एक लोग मौजूद थे लेकिन मुझे ऐसे लगा जैसे हजरत के सिवा वहां कोई दूजा ना हो। हजरत बैठे मुस्कुरा रहे हों और इर्द गिर्द फरहत ही फरहत मंडला रही हो। शाह बाबा का पैगाम पेश करने के लिए मैं कोने में सिमट कर खड़ा हो गया। वहां कोई करख्त आवाज न थी, कोई मुतकल्लिम दुआ न थी, कोई भीड़ न थी, कोई मांग न थी, तन्हाई, मुकम्मल तन्हाई, ऐसी मुतबर्रक खामोशी जो फूल की सैराबी के बाद हासिल होती है। मेरा जी चाह रहा था कि हजरत के रूबरू आंखें बंद करके मादूम हो जाऊं, लेकिन जूं ही मैंने आंखें बंद की मेरे सामने इश्क का एक दरिया मौजजन हो गया। सारी कायनात पर मद्दो जजर का धारा चलने लगा। या अल्लाह, ये क्या भेद है कि तेरा ये परवाना जो जिंदगी भर तेरे इश्क में हर लहजा मरता और हर लहजा जिंदा होता रहा, और फिर इसी मरण जियन की तड़प में इस जहां से रुखसत हो गया, उसके मजारे मुबारक पर सुकून खेमे गाड़े हुए है, ये क्या भेद है। हजरत महफिल समा में बैठे थे, کہ قوالوں نے ایک شعر گایا، کشتگان خنجر تسلیم را ہر زمان از غیب جان دیگر است۔ اپنے قلب کی کیفیت کا نقشہ لفظوں میں کھینچا دیکھا تو حال کی کیفیت پیدا ہو گئی، وجدان ہوا، از خود رفتہ ہو گئے۔ لوگ اسی کیفیت میں اٹھا کر گھر لے آئے، ہوش میں آئے تو قوالوں کو طلب کیا، فرمایا اسی ایک شعر کی تکرار کرتے رہو، پھر وہی کیفیت پیدا ہو گئی۔ تین دن مسلسل اسی مرن جین کی تڑپ میں مبتلا رہے، چوتھے روز حالت غیر ہو گئی۔ حکیم نے نبض دیکھی، بولا جگر پانی ہو کر بہ گیا ہے۔ اس کشتہ خنجر تسلیم کا صرف جگر ہی نہیں، سارے اعضائے رئیسہ پانی ہو چکے تھے، صرف ایک طلب کی حدت سے یہ دیا جل رہا تھا۔ کہتے ہیں حضرت کی وصیت تھی کہ میری نماز جنازہ کی امامت وہ کرے جس نے کبھی نماز قضا نہ کی ہو، ہر جماعت میں تکبیر اولیٰ کے ساتھ شرکت کی ہو، اور کبھی تہجد میں ناغہ نہ کی ہو۔ مجمع میں بڑے بڑے درویش موجود تھے، کوئی امامت کے لیے آگے نہ بڑھا، سبھی ایک دوسرے کا منہ تک رہے تھے۔ آخر بادشاہ شمس الدین التمش اٹھا، آگے بڑھا اور امامت کا فرض ادا کرنے سے پہلے بولا، حضرت نے آج مجھے ننگا کر دیا۔ پھر پتہ نہیں کیا ہوا، جیسے دفتن میری آنکھوں سے پردہ اٹھ گیا، جیسے بھید کھل گیا اور میں معدوم ہو گیا۔ پتہ نہیں کتنی دیر حضرت کے حضور کونے میں کھڑا معدوم رہا، دنیا ناپید ہو گئی، زمین، آسمان، ہوا، فضا سب ختم ہو گئے، کائنات معدوم ہو گئی، صرف حضرت مرقد پر تشریف فرما تھے۔ آپ کے وجود سے بھور سمے جیسی روشنی چاروں طرف نکل رہی تھی، اور ایک معدوم شدہ مداح حواس گم قیاس گم کونے میں لگا کھڑا تھا۔ جب ہم اسکاؤٹ کیمپ میں پہنچے تو شام ہو چکی تھی، صدر دروازے کے پہلو میں تھڑے پر سیکیورٹی والے جوں کے توں بیٹھے تھے۔ یا اللہ، کیا یہ لوگ لوہے کے بنے ہوئے ہیں جو صبح سے اب تک جوں کے توں بیٹھے ہیں، چاک و چوبند، مستعد، بیدار۔ حیرت کی بات یہ تھی کہ ان کے سامنے فائلیں نہ تھیں، رجسٹر نہ تھے، وہ پڑھ نہیں رہے تھے، لکھ نہیں رہے تھے، جمائیاں نہیں لے رہے تھے، بس بیٹھے تھے۔ ایزی نہیں، مستعد، ڈھیلے نہیں، چاک و چوبند، جیسے ابھی کچھ ہونے والا ہو۔ یا اللہ، یہ لوگ یہاں بیٹھے کیا کر رہے ہیں؟ کچھ کر رہے ہوں تو بیٹھے رہنا ممکن ہو سکتا ہے، کچھ بھی نہیں کر رہے پھر بھی بیٹھے ہیں، نہ تھکتے ہیں نہ اکتاتے ہیں۔ پانچ روز ہم دلی میں مقیم رہے اور صبح و شام انہیں دیکھتے رہے، پانچ روز وہ جوں کے توں بیٹھے رہے۔ صبح سویرے جب ہم جاگتے تو انہیں بیٹھے ہوئے پاتے، رات کو سونے لگتے تو بھی وہ بیٹھے ہوتے۔ ان کے انداز میں نہ تو پولیس کی رعونت تھی، نہ افسر شاہی کی ٹیں تھی، ان کے کان کھڑے رہتے، نگاہیں جھکی رہتی، ہر آنے جانے والے کو دیکھتے لیکن سر اٹھا کر نہیں، جھکی جھکی نظروں سے، یوں دیکھتے کہ کسی کو پتا نہ چلتا کہ دیکھ رہے ہیں، ہر آہٹ پر کان رکھتے لیکن یوں جیسے بالکل نہ سن رہے ہوں۔ ان کے قریب سے گزرتے ہوئے نہ جانے کیوں مجھے ان پر ترس آتا، دل میں ہمدردی کی ایک رو اٹھتی، جی چاہتا کہ باری باری ہر ایک کو گلے سے لگاؤں اور پھر رو دوں۔ کیمپ ہال کے بغلی کمرے میں پولیس کی ایک چوکی ڈیوٹی پر تھی، کل چھ سات سپاہی تھے جو دیکھنے میں سپاہی نظر نہیں آتے تھے، نہ ہی ان کا انداز توجہ طلب تھا، نہ آواز میں کھنکار تھی، بیچارے چپ چاپ باہر میدان میں چارپائیوں پر بیٹھے رہتے، کوئی غور سے ان کی طرف دیکھتا تو نظریں جھکا لیتے۔ پہلے دو ایک دن تو یہ پولیس چوکی گمسم بیٹھی رہی، پھر آہستہ آہستہ ان میں زندگی کے آثار پیدا ہوئے، مسکرانے لگے، پھر مدھم آواز میں باتیں کرنے لگے، جی مہاراج، جی مہاراج، اور آخری دنوں میں خاصے گھل مل گئے۔ ایک ایسے ہال کمرے میں سونا جس میں 80-85 چارپائیاں بچھی ہوں، میرا زندگی کا پہلا تجربہ تھا۔ اشفاق حسین اس بھیڑ کی وجہ سے خاصا پریشان تھا، اس کی مشکل یہ تھی کہ لمبی بیماری کی وجہ سے اسے نیند نہیں آتی تھی، رات کے 1 بجے تک کروٹیں بدلتا رہتا یا تنگ آ کر کسی کتاب کا مطالعہ شروع کر دیتا۔ عام طور پر وہ رات کے 3 بجے سویا کرتا تھا اور صبح 9 بجے تک چارپائی پر پڑا رہتا۔ رات کے 10 بجے بتیاں گل ہو گئیں لیکن سرگوشیاں جاری رہیں، پھر آہستہ آہستہ ہال پر سناٹا چھا گیا۔ دلی میں یہ ہماری پہلی رات تھی۔